रेडियो अर्पण 104.5 मेगाहर्ट्ज प्रस्तुता गणेश आचार्य र कल्पना भट्टराई। नमस्कार अनि स्वागत छ कार्यक्रम संघीयता सङ्गालोमा। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो हरेक शनिबार बिहान 8:10 नौ बजेसम्म देशभरिका 50 भन्दा बढी रेडियो स्टेशनबाट एकैसाथ सुन्न सक्नुहुन्छ। मेरो पनि नमस्कार। कार्यक्रम संघीयता सङ्गालोमा यो कार्यक्रम तपाईँ एन्टेना फाउन्डेसन नेपालको वेबसाइट www.afn.org.np पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी संघीयता र संघीय व्यवस्थाभित्र पर्ने विषयहरूमा छलफल गर्छौँ। अघिल्लो साताको संघीयता सङ्गालोमा हामीले संघीयतामा भाषाको व्यवस्थापनका बारेमा छलफल गरेका थियौँ। आज भने संघीय नेपालमा धर्म र संस्कृतिको व्यवस्थापन कसरी हुन्छ, यही विषयमा छलफल गर्नेछौँ। मानिसको आफ्नै विकास र समाजमा उसको विकासलाई सँगसँगै हेर्ने भने धर्म र संस्कृति सधैँ गाँसिएर आउँछन्। हामी यस्तो देशमा छौँ जहाँ संस्कृतिमा विविधता छ, धर्ममा विविधता छ, भाषामा विविधता छ। हामी त्यस्तो देशका नागरिक हौँ अनि वर्षौँदेखि सहिष्णुता कायम हुँदै आइरहेको छ, अथवा भनौँ एक धर्म र अर्को धर्म बिचमा, एक संस्कृति र अर्को संस्कृतिका मान्छेहरूको बिचमा सहिष्णुता वर्षौँदेखि कायम हुँदै आएको छ। अब यो सहिष्णुतालाई सङ्घीय प्रणालीमा कसरी व्यवस्थापन गर्न सकिन्छ र त्यसलाई कसरी कायम गर्न सकिन्छ, अझ यसको संरक्षण र प्रवर्धन कसरी गर्न सकिन्छ, अहिले अहम प्रश्न हो। त्यही त, हामीसँग अर्को कुरा भनेको हरेक जात जातिको आफ्नै संस्कृति पनि छ। विशेष त खास गरी नेपालमा 5 जाति रहेको पाइन्छ। 2068 सालको जनगणनाले पनि देखाउँछ नेपालमा हिन्दू धर्म मान्ने 81% भन्दा बढी जनसङ्ख्या छन्। बौद्ध धर्म मान्नेहरू 9% हाराहारीमा छन्। मुस्लिम धर्म मान्नेहरू 4% हाराहारीमा छन् र क्रिस्चियन धर्म मान्नेहरू 1% भन्दा बढी छन्। अनि प्रकृतिलाई पूजा गर्ने एउटा समुदाय पनि छ हामीसँग, जुन चाहिँ 1% पनि पुग्दैन। पहिलो संविधान सभाभित्रको नागरिक सम्बन्धी मस्यौदामा प्रत्येक व्यक्ति र समुदायलाई चाहिँ आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक छ र नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संरक्षण अनि सम्वर्धन गर्ने हक हुनेछ भनेर उल्लेख गरिएको छ। त्यही त, नेपालमा विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मानिस छन्, सँगै बसोबास गर्छन्। अब सबै कुरामा विविधता छ, बहुलता छ, तर पनि केही सीमित भाषाले अरू भाषाभाषीलाई दमन गरेको जस्तो अथवा कुनै सीमित धर्म संस्कृतिले अरू धर्म संस्कृतिलाई दमन गरेको अथवा आफ्नो मात्रै स्वार्थ अनुकूलको संस्कृति निर्माणतिर पो लागेको हो कि भन्ने आरोप पनि बेला बेलामा हाम्रो लाग्ने गरेको छ। त्यसैले पनि संविधान सभामा उल्लेखित मस्यौदाबारे हामी सबै नेपाली नागरिकले बराबर जानकार हुनु आवश्यक छ। आजको कार्यक्रममा हामीले सङ्घीयतामा धर्म र संस्कृतिसँग जोडिएका भ्रमहरू छिचोल्ने प्रयास गर्छौँ। हामीले यही विषयमा अघिल्लो महिना गरेको छलफलको अंश सुन्नतिर लागौँ। छलफलमा नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्ण कुमार शेर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्र प्रसाद पन्थी, मानवशास्त्री प्राध्यापक डम्बर चेमजम, भाषा विज्ञानका प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदेम्बे, मन्जु अधिकारी र सिर्जना अधिकारी हुनुहुन्थ्यो। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। सङ्घीय व्यवस्थामा हामीले भाषाको कुरामा एक तहको छलफल गऱ्यौँ। अहिले त नेपालको सन्दर्भ त कस्तो छ भने, एकातिरबाट प्रदेशको मास्तिरको भागहरू छोड्दै ल्यायो भने त्यसको भाषा, भाषिक संरचना एक तहबाट फेरिँदै जान्छ। अलिकति घुमायो भने फेरि तपाईँको एउटा प्रदेशमा हुनुपर्ने भाषा, त्यसभित्र बस्ने मान्छेको संरचना अर्को ढङ्गले फेरिएर आउँछ। स्वाभाविक रूपले संस्कृतिको पनि अवस्था त्यस्तै छ। त्यो हिसाबले हेर्ने हो भने संस्कृतिको सम्बन्ध सङ्घीय व्यवस्थामा के छ? संस्कृति भनेको वास्तवमा मानवीय जीवनको सारभूतता हो। मानवीय जीवनको अस्मिता चाहिँ हामीले संस्कृतिमा बुझ्नुपर्ने हुन्छ। संस्कृतिलाई बुझ्ने कसरी? आम मान्छेहरूमा संस्कृतिलाई बुझ्ने भनेको वस्तुताको आधारमा, वस्तुगतताको आधारमा बुझ्ने चलन छ। जो वस्तु देखिन्छ, फाटेको टोपी, अलिकति कपाल निस्केको होइन, धोती अथवा दौरा सुरुवाल अथवा हाँडा भाँडा यस्तै खालको कुराहरूमा, गरगहना यस्तामा हामीले संस्कृति हेर्ने चलन छ। यो भनेको वस्तु हो, रूप हो। तर त्यो वस्तुहरूभित्र समाहित भएको र मानव जीवन जीवनसँग अभिन्नतामा आउने एउटा सांस्कृतिक सारभूतता, मानव हुनुको अर्थपूर्णता जो आउँछ, त्यो चाहिँ हो संस्कृति। त्यसैले संस्कृतिलाई चाहिँ हामीले अर्थपूर्णताको पक्षमा हेर्नुपर्छ, वस्तुमा मात्रै होइन कि सारमा पनि हेर्नुपर्ने हुन्छ। संस्कृतिको स्रोतहरू भनेको के हो, संस्कृति केबाट निस्किन्छ भनिकन भन्दा भाषाबाट निस्किने भयो, धर्मबाट निस्किने भयो, तपाईँको समग्रको जीवन शैलीबाट निस्किने भयो, तपाईँको लुगाफाटा, तपाईँको पिता पुर्खा, तपाईँले बोल्ने भाषा, यावत कुराबाट संस्कृति निस्किँदाखेरि चाहिँ के हुन्छ भने संस्कृति भनेको वास्तवमा मानवीय जीवनको सारभूतता हो, मानवीय जीवनको अस्मिता चाहिँ हामीले संस्कृतिमा बुझ्नुपर्ने हुन्छ। र त्यो मानवीय संस्कृतिलाई परिभाषित गर्ने क्रममा भाषा एउटा सबैभन्दा प्रमुख आधार हो। म को हुँ भन्ने कुरा पहिचानलाई परिभाषित गर्नु पर्दाखेरि पनि त्यो भाषा एउटा सबैभन्दा प्रमुख वस्तु भएर देखा पर्छ। त्यसैले मैले अघि भने सांस्कृतिक बहुलताको युगमा जो हामी छौँ भने हामी कतिपयले के सोच्छौँ होला भन्दाखेरि, होइन, सङ्घीयताको सवाल भनेको चाहिँ राजनीतिक सवाल हो, तर संस्कृति भनेको चाहिँ अराजनीतिक र गैर राजनीतिक कुरा हो। त्यसैले गर्दाखेरि यो सङ्घीयताको सवालमा संस्कृति मिसाउनु हुँदैन, राजनीतिभित्र अराजनीतिक कुरा मिसाउनु हुँदैन भनेर पनि हामी कतिपयले सोच्दछौँ होला। त्यसरी सोच्नु चाहिँ गलत सोच हुनेछ, किन राजनीतिको आधार हिजो आर्थिक असमानता, वर्गीय चरित्र यो कुराहरू मात्रै थियो भने आज चाहिँ राजनीतिको आधार चाहिँ र सङ्गठित हुने परिप्रेक्ष्य चाहिँ भाषा, संस्कृति, सामूहिक पहिचान यो कुरामा आयो। त्यसैले गर्दाखेरि आज यो नेपाल भन्ने दुनियाँमा जो विभिन्न सांस्कृतिक पक्षहरू छ, विभिन्न भाषिक र धार्मिक पक्षहरू छ, ती सबैको पहिचान चाहिँ एउटै तहका र एकै अस्मिता बोध गर्ने खालको, तलमाथि अगाडि पछाडि विकसित अविकसित होइन, त्यो एकै तहको छ कि छैन भनेर एकै खाले संस्कृति हो, हामी एकै पहिचानका हौँ, यो कुनै अगौटे कुनै पछौटे होइन, हाम्रो उत्तिकै अस्मिताका हामी सबै समूहहरू छौँ भन्ने कुराको सुनिश्चितता राजनीतिले र सङ्घीयताले र संविधानले समेत गर्नुपर्ने चाहिँ हुन्छ। त्यति बेला चाहिँ संस्कृतिले मात्रै, तपाईँको सांस्कृतिक पहिचानले यो असीम मानवीय जुन ऊर्जा छ देशलाई विकास गर्ने, तपाईँको श्रम लगानी गर्ने सामूहिक भलोका लागि, त्यो सबै ऊर्जालाई वास्तवमा अगाडि ल्याउँछ, नम्बर एक। त्यसैले कतिवटा प्रान्त चाहिँ राज्यले थ्याक्न सक्छ भन्ने कुरा चाहिँ गौण कुरा हो, हामीभित्र एउटा सबैभन्दा धेरैभन्दा धेरै समूहहरूलाई र धेरैभन्दा धेरै सम्पूर्ण सांस्कृतिक समूहहरूलाई कसरी समाहित गर्न सक्छौँ यो राज्य नेपाल नयाँ राज्यको निर्माणका क्रममा, त्यो एउटा महत्त्वपूर्ण कुरा। हाम्रो संस्कृतिको भाषा, धर्म, मानवीय क्रियाकलाप, यो उहाँले भन्नुभयो संस्कृति वास्तवमा यो मानवीय जीवनको सारभूतता हो, यो संस्कृति यति महत्त्वपूर्ण विषय हो, तर यो हरेक समुदायलाई आफ्नो संस्कृतिको त्यसो भएर साह्रै माया हुन्छ। तर जतिसुकै माया भए पनि हाम्रो संस्कृतिमा रहेका कतिपय कुरीतिहरू छन्, जसरी भाषालाई मैले भने संस्कृतिमा पनि त्यस्ता खालका संस्कृतिहरू छन् जसलाई बलपूर्वक पनि हटाउनु पर्ने हुन्छ। जस्तै बोक्सी प्रथा, ढ्याङ्ग्रो ठटाउने, औषधि उपचार नगर्ने, फोहोर मैला बस्ने, अनि त्यसपछि उचनिच, छुवाछुत, भेदभाव गर्ने, अनि त्यो हाम्रो संस्कृति छ, यो जात त्यो जात, तल माथि भेदभाव, अब कतिपय हाम्रा वर व्यवहारमा महिला पुरुषलाई समान भन्ने कुरा यहाँ बाहिर भने पनि त्यो हाम्रो संस्कृतिमा छ, महिलाहरूलाई हेला गर्ने, तल्लो तहमा राख्ने, अनि त्यसपछि यी यावत किसिमका बोक्सी, लागो, भागो, यावत कुराहरू छन्, कति संस्कृतिका सबै चिजहरू हटाउनु पर्ने छ। हेर्नुहोस् हामीले त्यसो गर्दा संस्कृतिको, मैले अघि भने नि संस्कृतिको भाषाको सम्मान सबै गरिन्छ भन्दैमा, अनि त्यसपछि केही हुनै नसक्ने चिजहरू पनि ठिक हुन् भनेर त्यो गरिनु हुँदैन र समाजलाई अग्रगति दिने अलिकता सम्मान गर्ने कुराहरूमा मात्रै हामी अगाडि जानुपर्छ। म संस्कृतिमा छिरिहाले यहाँ दिलविक्रमजीले एकछिन एउटा प्रश्न राख्नुभयो सरबाट, जिज्ञासा चाहिँ हाम्रो नेत्रपन्थीज्यूलाई नै जान्छ मेरोबाट, होइन, उहाँले केही समय अगाडि के भन्नुभएको छ भने हामीले यो संस्कृतिको र पहिचानको कुरा गर्दा चाहिँ त्यहाँभित्रको विकृतिले चाहिँ हामीले कसरी गर्ने भन्ने जुन उहाँको एउटा जिज्ञासा थियो, म एउटा समाजशास्त्रको विद्यार्थी भएको हैसियतले म चाहिँ कसरी त्यसले बुझ्छु भने त्यसभित्र पनि क्याटागोराइज गरेर, जस्तै कुनै पनि समुदायभित्र गुरुङभित्र तपाईँको चाहिँ त्यो मामा चेली फुपू चेला छ, त्यसको नेगेटिभ पोजिटिभ होला, होइन, त्यस्तै किराँतभित्र त्यस्तो खालको कुनै नेगेटिभ पोजिटिभ त्यसको संस्कार संस्कृतिले होला, अरे अथवा आर्यन हिन्दुजभित्र पनि त्यस्तो खालको होला, तर त्योभन्दा अलिक यदि मासतिर जाने हो भने अहिले समग्रमा हेर्दाखेरि चाहिँ हामी जुन पहिचान र अस्तित्वको कुरा गरिरहँदाखेरि चाहिँ किराँतभित्र चाहिँ हामी गयौँ भने त्यहाँको धेरै कुराहरू चाहिँ अहिले अतिक्रमण भइराखेको देखिन्छ। भाषिक अतिक्रमण, त्यहाँको गाउँठाउँको भाषिक नामहरू चाहिँ अरू भाषाले अतिक्रमण गरिरहेको देखिन्छ र त्यहाँको स्थानीय देवी देवताहरू मठ मन्दिर पनि अरूबाट अतिक्रमण भइरहेको छ। यदि त्यस्तो अवस्थामा साँच्चै राज्य सबै जाति सबै भाषा सबै धर्मप्रति चाहिँ राज्य गम्भीर रहेको अवस्था भएदेखि चाहिँ त्यस्तो अवस्थाले चाहिँ हामी कहाँ गएर एड्रेस गर्ने, त्यो चाहिँ मेरो जिज्ञासा। थ्याङ्क यू। उहाँले अहिले भन्नुभयो संस्कृति जोगाउने सवालमा कसको जिम्मेवारी के हो भन्ने कुरा उहाँको प्रश्न थियो। अहिले हामीले धर्मनिरपेक्ष राष्ट्र हुन्छ भनिसके पछाडि कतै म पढ्दै थिएँ, कुनै एउटा विज्ञानी लेख्नु भएको थियो, उहाँले के भनेर लेख्नु भने धर्मनिरपेक्ष हुनु राष्ट्र भनेको चाहिँ धर्मको हिसाबले राज्य धर्मबाट निरपेक्ष हुनु, छुट्टिनु, धर्म राज्यको सरकारको विषय होइन भनेर भन्नु हो भनेर भन्नुहुन्थ्यो। अब यो त्यो लेख्ने मान्छेले लेखाएको कुरो सही हो कि होइन कि के हो यो? यो धर्मनिरपेक्षता अङ्ग्रेजीमा भन्यौँ सेकुलर अनि नेपालीमा धर्मनिरपेक्ष, तर हिन्दीमा चाहिँ दुईटा अर्थमा सेकुलरलाई बुझ्ने गरेको पाइएको छ, एउटा धर्मनिरपेक्ष अर्को सर्वधर्म सम्प्रदाय। हामी चाहिँ धर्मनिरपेक्षताको अर्थमा भन्दा पनि सर्वधर्म सम्प्रदायको अर्थमा यो सेकुलर भन्ने अङ्ग्रेजी शब्दलाई अलिकति उपयोगी ठान्नुपर्छ नेपालमा जस्तो लाग्छ। व्यावहारिक रूपमा यहाँले एकदमै सही कुरा उठाउनु भएको, खास गरेर यो पश्चिमा विश्वविद्यालयमा अध्ययन गर्ने सेकुलरिज्ममा अध्ययन गर्ने विद्यार्थीहरूबाट पनि के सुनियो नेपाल आएर अध्ययन गरिराखेकोहरू भने, धर्मलाई तपाईँले राजनीतिको प्रमुख आधार नमान्ने र नेपाली राजनीतिमा र राज्य निर्माणका क्रममा हावी हुँदैन है भन्ने कुराको सुनिश्चितता गर्न त धर्म भन्ने शब्द त संविधानमै उल्लेख नगर्नुपर्ने हो, जस्तो कि अमेरिकामा छैन, अमेरिकाको कन्स्टिट्युसनमा छैन, प्रसङ्गै आउँदैन। तर अभ्यासमा के हुन्छ भने त्यो राष्ट्रपतिको उम्मेदवार कुन चर्चको समुदायमा हुर्केको हो, ऊ बच्चा हुँदा कुन चर्चमा गयो र त्यहाँ कुनमा सदस्यता छ त्यो प्रमाणित उसले गर्नै पर्ने हुन्छ व्यवहारमा। यहाँ चाहिँ के छ, संरचनागत हिसाबले समस्या परिरहेको हुन्छ, यता ऐनमा स्वाट्ट लेखिदिन्छौँ होइन। अनि धर्मनिरपेक्षता अब लेखिहालियो, हाम्रो किराँत धर्म पनि हुनै पर्यो होइन, इस्लाम धर्मावलम्बीको पनि हुनै पर्यो भनेर धर्मको आग्रह र जिकिर त व्यवहारिक पक्षमा त छ। त्यसैले अर्थका हिसाबले अलिकति अर्थ नलाग्ने कुरा र उल्टो अर्थ दिने कुरा पो हामीले संविधानमा लेखिहाल्यौँ कि भन्दाखेरि पनि मैले भारतबाट उदाहरण ल्याएँ, सर्वधर्म सम्प्रदाय भन्ने पनि गरिन्छ त्यहाँ अर्थका हिसाबले। धर्मनिरपेक्ष लेखे पनि त्यसलाई हामीले सर्वधर्म सम्प्रदाय भनेर बुझ्नु पर्यो। अब आउने त कुरा त त्यही त भइरहेछ व्यवहारमा, हामी सीमान्तकृत धर्महरूलाई हिजो राज्यले जो रिपोर्टिङै गर्न दिएन सेन्ससमा, आज चाहिँ अब सङ्ख्या पनि बढिराखेको छ होइन। क्रिस्चियनहरू अब हजारका झन्नै सङ्ख्या, हजारका सङ्ख्यामा मात्रै पहिला डकुमेन्टेड भयो सेन्ससमा, दसवटा धर्म आयो, अहिले क्रिस्चियन त लाखै नाग्यो होइन, 1.4% पुग्यो। भनेपछि अब धार्मिक पहिचान चाहिँ त्यहाँ आउनै पर्ने भइरहेछ, यतापट्टि निरपेक्ष लेखिएको छ भन्दाखेरि हामी राजनीतिक तहमा चाहिँ होइन, कम्तीमा विकासको सन्दर्भमा चाहिँ होइन सबै धर्मलाई समावेश गर्नुपर्छ भन्ने पनि एउटा हुनसक्छ, र संस्कृतिको सन्दर्भको कुरा पनि चाहिँ यही हो। संस्कृतिलाई हामीले कसरी बुझ्छौँ, पहिलो संविधान सभा सकिने बेलामा हामी धेरै मान्छेहरूले आफ्नो थर छोडेर नेपाली थर लेख्न थाल्यौँ के, कुन डरले त भन्दाखेरि प्रान्तहरू धेर होला, प्रान्तहरू धेरै भयो भने देश फुट्ने भयो टुक्रिने भयो, त्यसैले मलाई देश चाहिन्छ सिङ्गो। अब यो भावना एक खालको फरक भावना हो, मैले अघिदेखि भन्दैछु हामी बहुलतामा छौँ, सामूहिक पहिचान, सबैको सामूहिक पहिचान झल्किने र त्यो एउटा अक्षरमा एउटा मात्रामा एउटा बिम्बमा संविधानमा तपाईँले ट्याक्क खोप्न सक्नुहुन्छ कि खोप्न सक्नुहुन्छ? खोप्न सकियो, यो संविधान हामी सबैले निर्माण गरेको भन्छ, सबैले माया गर्छ। दोस्रो कुरा, नेत्रपन्थीज्यूले भन्नुभयो सबै भाषाहरू उस्तै हो तर कोही विकसित छ कोही अविकसित छ, अविकसितहरूलाई विकसित गर्ने राज्यको नीति हुनु पर्यो। यसमा मेरो अलिकति के रिजर्भेसन छ भने लिम्बू भाषाको कुरा गर्दाखेरि आजभन्दा 175 वर्ष अगाडि लिम्बू भाषाको आफ्नै लिपिमा लेखिएको पुस्तक पनि छ, ब्रिटिस औपनिवेशिक यो स्कलर्सहरूले त्यतिका विद्वानहरूले त्यो किताब देखेका छन्, सङ्कलन गरेका छन्, त्यति बेला लिम्बूहरूको लिपि यस्तो हुने रहेछ भनेर गरेका छन्। 8 सालतिर नेपालमा यो कुन भाषालाई कसरी विकसित गर्ने भन्नेमा एउटा प्रतिवेदन आयो, त्यो प्रतिवेदनले के भन्छ भने सबै भाषालाई हामीले माया गरेसम्म नेपाली भाषा प्रगति हुन सक्दैन, त्यसैले अरू भाषाको प्रचार प्रसार र यसमा शिक्षा प्राप्त गर्ने कुराहरूलाई रोक्नुपर्छ भन्ने राज्यको नीति आएको छ। त्यसैले कुन भाषा विकसित हुन्छ, कुन भाषा विकसित हुँदैन भन्ने कुरा चाहिँ यसले पनि प्रभाव पार्छ। अर्को फरक भाषाको म एउटा सानो उदाहरण दिन्छु, लिम्बूबाट र तामाङबाट। अबको राज्य भनेको र अबको प्रान्तहरू भनेको, तपाईँ 14 प्रान्त बनाउनुहोस्, 11 प्रान्त बनाउनुहोस्, 10 बनाउनुहोस्, सके त्रैभाषिक सरकारी तहमा, नसके द्वैभाषिक त यसलाई गर्नै पर्ने हुन्छ। किन? प्रान्तको तहमा त्यो प्रान्तमा बोल्ने कम्तीमा दुईवटा भाषा अथवा एउटा भाषालाई तपाईँले सरकारी भाषा बनाउन सक्नुभयो भने मात्रै राज्य चाहिँ समावेशी र वास्तवमै लोकतान्त्रिक हुन्छ। तामाङहरूले अलाई आ भन्छ, हगि, तामाङहरू गाई मारेको मुद्दामा ज्यान मुद्दा परिकन जेल जीवन व्यतीत गर्ने तामाङहरू प्रशस्त छ। कसैले लगाइदिन्छ एउटा चाहिँ झेली जालीले, यसले गाई मारेर खायो हिजोको कानुनमा, अनि तपाईँको साक्षी बग्दाखेरि त्यो आफै नै के भन्छ, गाई मार्यो अनि खायो भन्छ। मरेको गाई खान पाउने त कानुनी व्यवस्था थियो तामाङहरूलाई, त मारेर खान पाउने चाहिँ थिएन। अनि मर्यो भन्न नजानेर आफूले के भन्छ, गाई मार्यो, मारेको गाई खाएको, अब गाई त यसले मारेरै खाएको रहेछ त भन्यो त साबिती भयो। दोस्रो कुरा, लिम्बूले घलाई ख भन्छ, खलाई घ भन्छ। 30-31 सालतिर नापी आयो तेर्थुमतिर, अनि अमिनीले सोध्छ, अमिनी धेर जसो तराईका हुन्छन् हगि त्यति बेलाको, अथवा नभए पनि क्षेत्रीय पनि, यो के हो तेरो नक्सामा, यो मेरो घरबारी रहेछ खरबारी, अमिनी लेख्छ घरबारी, अनि यो के हो तेरो खरबारी, अनि लेख्छ त्यो हो वास्तवमा त्यो घरबारी, अमिनी लेख्छ खरबारी। लिम्बूहरू त पछि धनीपुर जा निस्किँदा त खरबारी नै खरबारी भएको मात्रै छन्, घरबारी त छैन। समस्या के हो, बोल्दाखेरि घर ख नहुने होइन उनीहरूकोमा। यो चाहिँ भाषा विज्ञानबाट यो प्राविधिक समस्याहरू आउनुपर्छ र यस्ता कुराहरूलाई, काठमाडौँमा हेर्नुभयो भने जग्गाको मुद्दा नेवारहरूको एकदमै धेरै छ, किन नेपाली भाषामा काम गर्नुपर्छ, नेपाल भाषामा त हुँदैन। त्यसले गर्दाखेरि अब तपाईँले संस्कृतिका हिसाबले हामी बढीभन्दा बढी संस्कृतिहरूलाई कसरी समाहित गर्न सक्छौँ, समावेश गर्न सक्छौँ, त्यो एउटा कुरा। भाषाका हिसाबले पनि प्रान्तीय तहमा सके त्रैभाषिक, नसके द्वैभाषिक त सरकारी तहमा उपयोग हुनैपर्छ। हस्, मैले नेत्रजीलाई सोधेँ, नेत्रजी, अहिले हामी एकात्म शासन व्यवस्थामा सरकारले राज्यले कुनै पनि हिसाबले चाहिँ भक्तपुरको, ललितपुरको, काठमाडौँको कुनै एउटा जात्रा, बिस्किट जात्रा अथवा अरू कुनै जात्राको कुरा गरौँ, फुलपातीको कुरा गरौँ, घर स्थापनाको कुरा गरौँ, चैती दशमीको कुरा गरौँ, शिवरात्रिको कुरा गरौँ, यस्ता धर्मका विभिन्न गतिविधिहरूमा अहिले पनि कुनै न कुनै हिसाबले राज्यले सहयोग, त्यसै गरी तपाईँको चाहिँ के अरे मक्का पठाउनका लागि चाहिँ सरकारले दिने हद पठाउनका लागि सरकारले दिने सहयोगका हिसाबले जुन तरिकाले राज्य इन्भल्भ त छ एक तहसम्म। सङ्घीय व्यवस्थामा संस्कृति संरक्षणका लागि राज्यकै जिम्मेवारी के हुन्छ भनेर केही छलफल भयो, केही कुरा टुङ्गिसकेका छ? यो वास्तवमा हामीले ट्रान्सलेट धर्मनिरपेक्ष गरे पनि निरपेक्ष एक हिसाबले राज्यलाई कुनै पनि धर्मको पक्षमा वा विपक्षमा राज्यलाई नउभ्याउने, राज्य एकदम तटस्थ रहने त्यो, र यो धर्म भन्ने कुरा मान्छेको व्यक्तिगत विश्वासलाई सम्मान गर्दै जेसुकै धर्म पनि जोसुकैले मान्न सक्छ र आफ्नो धर्मको, आफ्नो संस्कृतिको, आफ्नो विकास त्यो समुदायले आफै गर्नुपर्छ। त्यसो भएर हामीले त्यहाँ त्यो के गर्यौँ भने यो सङ्घीय यो कुरा त भयो, माथि माथि केन्द्र र प्रदेशको मात्रै वर्ता छलफल भएर यो ओभरल्यापिङ भयो, अनि त्यही प्रदेशभित्र हामी खोज्न थाल्यौँ त्यो। तर हाम्रो नेपालको विविधता युक्त देशमा खोज गर्दाखेरिमा के देखियो भने अहिले भएका 75 जिल्लाको टुक्रा बनाउँदाखेरि पनि एउटा जातिको बाहुल्य भएका जिल्ला खोज्दा 14 जिल्ला, 9 क्षेत्रीलाई छोडियो भने अरू आदिवासी जनजाति अरू जातिहरूको जम्मा 5 जिल्लाहरूमा मेजोरिटी भएको देखियो। र भाषा, संस्कृति, धर्म यी सबै चिजहरूको हाम्रो कहाँनिर गएर अभिव्यक्त हुन्छ त भन्दाखेरि त्यो राम्रोसँग हुन सक्ने ठाउँ भनेको स्थानीय सरकार। अहिले भएकालाई जस्तो करिब करिब त्यहाँ धेरैचोटि वर्कआउट पनि भएको छ, हाम्रो एकजना मन्त्रीले 800 हुनसक्छ भन्नुभएको छ, हाम्रो पार्टीले अहिले 600 जति गाउँपालिका र 200 भन्दा बढ्ता नगरपालिका, यी यसरी 800-900 को हाराहारीमा स्थानीय सरकारहरू हुन सक्छन् र त्यो त स्थानीय सरकारलाई अहिले जिल्लामा गएको जे अधिकार छ त्यो त अधिकारको सूचीमा यो संविधान सभाले निर्णय गरेको मै छ। त्यसमा के गरिएको छ भने यो भाषा धर्म संस्कृति त्यहाँ तिनीहरूको जगेडा गर्ने यो स्थान यी सबै चिजका लागि त्यो त्यहाँ केन्द्रित गर्ने त्यहाँ त्यो त्यो ठाउँमा हामीले यदि स्थानीय सरकारलाई यो साँच्चै नै हामी सङ्घीयतामा जाने हो सङ्घीयता भनेको जनतालाई शक्तिशाली बनाउने नै हो भने सिंहदरबारको अधिकार वीरगन्ज मात्रै पुर्याउने अथवा जनकपुर मात्रै पुर्याउने होइन त्यो त आधारभूत तहको गाउँमा पुर्याउने कुरा हो। अहिले तपाईँले भनेको बिस्केट जात्रा भक्तपुरको त्यहाँको स्थानीय सरकार नगरपालिकाको विषय हुन्छ त्यहाँ नगरमा उपस्थित सबै समुदायले त्यसका निमित्त त्यो गर्न सक्छ तर राज्य सेना पुलिस अनि त्यसपछि अदालत सबैले डन्डा लाएर अनि राज्य कोष अब जुम्लाबाट तपाईँले तिरो भर उठाएर ल्याएर अनि त्यसपछि यहाँ 25 राँगा हनुमान ढोका काटेर त्यो कसैको संस्कृति बनाइदिनका लागि कहीँबाट त्यो राज्य नै इन्भल्भ हुने कुरा त्यो पुरानो जमानामा एक जमाना थियो अबको गणतन्त्रमा त्यो हुँदैन आफै गरिनुपर्छ भन्ने यस हिसाबले नै हो। तपाईँ अहिले कार्यक्रम संघीयता सङ्गालो सुन्दै हुनुहुन्छ। आज हामी संघीय नेपालमा धर्म र संस्कृतिको व्यवस्थापन कसरी हुन्छ यस विषयमा छलफल गरिरहेका छौँ। हामीसँग छलफलमा हुनुहुन्छ नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्णकुमार शर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्रप्रसाद पन्थी, मानवशास्त्री प्राध्यापक डम्मर छिमझोङ, भाषा विज्ञानका प्राध्यापक डाक्टर योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदेम्बे, मन्जु अधिकारी र सृजना अधिकारी। कार्यक्रमलाई सहजीकरण गर्दै हुनुहुन्छ राजन पराजुलीले। पूर्ण कुमार शर्माजी, म अस्ति पढ्दै थिएँ भीमसेन दोलखा पूजा गर्नका लागि 2200 रुपियाँ है कति रुपियाँ चाहिँ राष्ट्रपति कार्यालयबाट गयो अरे भनेर। अहिले पनि राष्ट्रपति चाहिँ बेला बेलामा हाम्रो विभिन्न धर्म संरक्षणकै लागि हिँड्नु भएको होला, हिँडिरहनु भएको देखिन्छ। हामीसँग जति धेरै धर्म छ, धर्म निरपेक्ष भनेर राष्ट्रले कुरा गरिसकेपछि सबै धर्मको साझा राष्ट्रपति हुने यो कुरोलाई होलीको संस्कृति प्रवर्धनका लागि राज्य कुन तहसम्म लाग्ने र जिम्मेवार हुने कतिसम्म ऊ चाहिँ त्यसमा लाग्ने भनेर केही तपाईँहरूको पार्टीभित्र समग्र हिजोको संविधान सभाभित्रको छलफलमा तपाईँले केही एकदम खाँटी कुरो निस्किसके सेपमा आइसकेको कुरा छ? नेपाली काङ्ग्रेसको म कार्यकर्ता हुँ र नेपाली काङ्ग्रेसमै म रहिआएको छु र नेपाली काङ्ग्रेसको आदर्शता अहिलेसम्म मान्यता दिँदै आएको हाम्रो धार्मिक स्वतन्त्रता र धार्मिक स्वतन्त्रता भएको हुनाले कुनै पनि धर्मको एकले मात्र वर्चस्व नहोस् भन्ने नै हो। सबैले धर्म आफूले मान्नु पाउनुपर्छ भन्ने नै हो र सबैको धर्म मानिआएको र विकास प्रवर्धन हुनु सकोस् भन्ने नै रहेको छ र जहाँसम्म हाम्रो मुलुकलाई बहुधर्म बहुजातीय बहुभाषिक बहुसांस्कृतिक भएको मुलुक भनेर हामीले भन्दै आएका छौँ र त्यही अनुरूप नै हाम्रो नेपाली काङ्ग्रेस रहिआएको छ। मैले एउटा ठ्याक्कै तपाईँलाई उदाहरण दिएर सोधिहालेँ, एकदमै नकारात्मक नसुनियोस्, तर हामी एक दसौँ गाउँमा छलफल गर्न जाँदाखेरि केही विशेष गाउँहरू छिर्दाखेरि चाहिँ धेरै मान्छेहरू के गुनासो भने धर्म प्रचारका नाममा अलिक बढी अतिक्रमणहरू पनि भयो कि भनेर। आज धेरै मान्छेलाई के बुझाइछ भने दलित समुदायका मान्छेहरू धेरै चाहिँ क्रिस्चियन हुनतिर गए लोभ लालचका कारणले गर्दा, केही संस्थाहरूले चाहिँ धर्मै पो छिराए कि ताओ धर्म जस्ता धर्महरू चाहिँ प्रचार प्रसारलाई जुन तहको खर्चहरू बढेर गए भनेर एक लेभलको मान्छेलाई चिन्ता छ कि हामी धेरैवटा धर्म चाहिँ त्यसलाई जोगाउनुपर्छ भनेर आएका छौँ। तर हामी खुला प्रचार प्रसारको जुन सिद्धान्तमा गइसके पछाडि त भोलि हाम्रा धर्म प्रचार प्रसार गर्ने स्वतन्त्रता त छँदै नै छ, अर्का धर्म प्रचार प्रसार गर्ने स्वतन्त्रता नै हामीले खुलै राख्ने भयौँ। राज्यको दायित्व जिम्मेवारी अथवा चासो कुन विषयमा हुन्छ? सङ्घीय व्यवस्थामा गएपछि त्यो स्थानीय सरकारकै जिम्मेवारी हो कि के हो? यो चाहिँ के हो भने कुनै कुरालाई यो धर्म भन्ने पनि एउटा विश्वासको आधारित हुन्छ र कुनै राजनीतिक दर्शन पनि विश्वासको आधारमा हुन्छ, त्यसकारणले त्यो विश्वासको खिलाफमा मान्छे जानु सक्दैन। त्यसकारणले यो कारक धर्मनिरपेक्ष होइन, कारक चाहिँ सबै धर्मको समान रूपमा सम्मान र समान रूपमा यसको प्रवर्धन विकास हुनु नसक्नु नै कारक हुन्छ। त्यस कारणले सबैको धर्म हुँदाखेरि एउटाको धेरै सङ्ख्या बढ्नु गयो त्यसले गर्दा अर्को घट्यो र अर्को धेरै विकसित भयो भन्ने कुरोमा भन्दा पनि यसलाई विश्वास जगाएर लानुपर्छ। तपाईँको भनेपछि तपाईँको विचारमा एउटा धर्मले आफूलाई समान व्यवहार गरेको महसुस गर्न पाएन त्यही भएर यो खालको कुरा सिर्जना भए? अब त्यो सबभन्दा कानुनमा खुल्ला राखिएको भए खुल्ला राखिएको भए यो यस्तो स्थिति हुने छैन। जस जुन कुरो बेसी प्रेसर गरेर सोडालाई सोडालाई प्रेसर गरेर राखियो भने त्यसले फ्याँकिदियो भने बमको स्थिति हुन्छ नि। त्यस कारणले रोकिएर जबरजस्त तरिकाले एउटालाई मात्र प्रश्रय गरेर राखियो भने त्यो चोट कडासँग प्रस्तुत भएर आएको हुन्छ। बेसी त्यस कारणले समान रूपमा भयो भने क्रमिक रूपमा अर्को धर्मको पनि समान रूपमा भयो भने निश्चित रूपमा त्यो चाहिँ सबैले भयो भने विश्वास जगाउन सकिन्छ भन्ने मलाई लाग्छ। अब मैले पढेको मस्यौदामा चाहिँ के भनिएको छ भने विभिन्न भाषा धर्म संस्कृति वा मूल्य मान्यताहरूलाई जोगाउन प्रवर्धन गर्ने का लागि राज्यले नीति नै अवलम्बन गर्छ भनेर लेखिएको छ। अघि नेत्रजीले कुरा गर्नुभयो त्यो नीति राज्यले सबैभन्दा तल्लो निकाय स्थानीय निकायकोलाई स्वायत्त अधिकार दिएर त्यसको आवश्यकता हेरेर उसले सबैभन्दा बढी प्रयोग गर्ने गरी चाहिँ उपयोग गर्छ भन्ने खालको कुरा जोड्नुभयो। म त्यतातिर आउनुभन्दा अगाडि यता साथीहरूलाई अहिले हामीले संस्कृतिमा राज्यले के गर्नुपर्छ भन्ने कुरा अलिकति खोल्यौँ, तपाईँलाई लागेको केही कुरा एकै मिनटमा एउटा प्रश्न फालिहाल्छु संस्कृतिको सभा। तीन वर्षभन्दा अगाडिसम्म राज्य पुनर्संरचना सङ्घीय मामला र संस्कृति मन्त्रालयसँगै थियो। त्यति बेला सुजितजीले कुरा उठाइहाल्नुभयो संस्कृतिको ट्यान्जिबल एस्पेक्ट र इन्ट्यान्जिबल एस्पेक्ट हुन्छ। इन्ट्यान्जिबल कल्चरल हेरिटेज भन्ने एउटा कुरा छ, अमूर्त संस्कृति नेपालले युनेस्कोमा गएर सही हानेछ, जानै पर्यो, केमा सही गर्ने भन्ने थाहा हुँदैन, यता भत्ता पनि पाइन्छ, के लुगा भत्ता यसो उसो राम्रै हुन्छ होइन, सरकारी मान्छे जाने हो सही गरौँ। अमूर्त सांस्कृतिक परिषद खोल्नै पर्छ जसले यहाँ सही गरेको छ भनेर कानुन आयो, युनेस्कोले दबाब दिन थाल्यो अनि यहाँ गठन गर्नुपर्ने भयो होइन। अनि अमूर्त सांस्कृतिक सम्पदा परिषद भनेर गठन गरेर म अमूर्त सांस्कृतिक परिषद अन्तर्गत एक्सपर्ट अन फिलोसफी भन्ने हुन्छ त्यहाँ एउटा पद, अनि त्यसलाई नेपालीमा अनुवाद गरेर ब्रह्माण्ड विशेषज्ञ भन्ने त्यो परिषदको सदस्य म थिएँ। अहिले पनि बर्खास्त गरेको छैन जस्तो लाग्छ। तर त्यहाँबाट एक दुई मिटिङ हुँदा नहुँदा सङ्घीय मामला र संस्कृति सँगै हुँदाखेरि त अहिले हामीले जो बहस गरिरहेछौँ संस्कृति भन्ने कुरा सङ्घीय प्रान्तहरूको निर्माणमा अथवा स्वायत्त प्रान्तहरूको निर्माणमा संस्कृतिलाई ठुलो होइन त्यसको भाग हिस्सा आउँछ र त्यसलाई हामीले नजरअन्दाज गर्न हुँदैन, त्यसैका आधारमा पनि प्रान्तहरूमा जान सकिन्छ भन्ने एउटा पहिचानको आधारले त्यो पक्रिन्छ। अब त्यो ठिकै थियो, त्यहाँदेखि अलिक पछाडि त उता माथि माथि निर्णय भइसकेको रहेछ संस्कृति चाहिँ कहाँ गयो भने पर्यटन मन्त्रालयमा, अहिले संस्कृति पर्यटन मन्त्रालयमा गयो। राज्यले के देख्दछ भने संस्कृति भनेर चाहिँ यो पर्यटक त्यसो भने खास गरेर गोराहरूलाई हाम्रो लुगाफाटा यसो चाहिँ बाँदर नाच देखाएर कोच दुई चार डलर आयो भने पर्यटक खुसी बनाउने माध्यमका रूपमा चाहिँ नि अहिले संस्कृतिलाई लियो, त्यसपछि मिटिङमा जान छोड्यो होइन। किन भने संस्कृतिप्रति राज्यको दृष्टिकोण के छ मूलत होइन, त्यो मन्त्री परिषदको त्यो सरकारको दृष्टिकोण के छ त्यहाँ त झल्कियो नि त। सङ्घीय मामला हुँदाखेरि त झगडा गराइरहँदो रहेछ यिनीहरूले त संस्कृतिको आधारमा प्रान्त भो भन्छ उपप्रान्त भो भन्छ भने चाहिँ पर्यटनमा लगिदिएपछि ल उतै नाच उतै एक दुई डलर कमाऊ ठिक छ। अब त्यहाँनिर तपाईँको त्यो अमेरिको संस्कृति परिषद यस्तो उस्तोको राज्यसँगको केहीको सम्बन्धै भएन देखाउने, यसको माने यो हो भनेर सकिन्छ भने विश्लेषण गर्ने अलिकति डलर खाने, राज्य चाहिँ यस्तो छ है पराजुलीजी सङ्घीय मामलाबाट पर्यटनमा सारिसक्यो संस्कृतिलाई। मैले अघि साथीहरू सोध्नु खोजेको अहिले हामीले संस्कृति धर्म प्रवर्धन संरक्षणका लागि राज्यले तल्लो तह स्थानीय तहसम्म चाहिँ स्वायत्त अधिकार दिएर त्यसकै आवश्यकताका सिद्धान्तका आधारमा कुन भाषा कुन धर्म कुन संस्कृति चाहिँ जोगाउनुपर्छ र के नीति अवलम्बन गर्नुपर्छ भन्ने कुरा चाहिँ त्यहीँबाट तोक्नुपर्छ भन्ने हिसाबले प्रस्ताव गरिएको छ भन्ने कुरा समग्रमा यहाँ बुझ्यो, केही तपाईँलाई लागेको अनुभव केही? म के भन्छु भने यो अहिले कल्चरसँग रिलेटेड छैन ल्याङ्ग्वेजसँग, सरले अघि भन्नुभयो सबै ल्याङ्ग्वेजलाई एउटै स्ट्याटसमा ल्याउनु त्यो पोसिबल छैन, मेजोरिटीको जे छ त्यसलाई ल्याएर अरूलाई चाहिँ रिभाइटलाइजेसन डकुमेन्टेसन त्यसकोमा लानुपर्छ भन्ने कुरा गर्नुभयो होइन। तर अब हामीले संस्कृतको हेर्ने भने हामीले टेक्स्ट बुकहरू कहिलेदेखिको कहिलेसम्म पाइरहेको छ, डकुमेन्टेसन कति भएको छ कति भएको छ, तर डे टु डे लाइफमा त्यसको युज छैन होइन। किन भन्दाखेरि अब त्यसलाई अब हामीले लिएको छैनौँ नि त, त्यसले गर्दाखेरि भोलिको दिनमा पनि कुनै ल्याङ्ग्वेजलाई मेजोरिटीको आधारमा हामीले हेऱ्यौँ ल्यायौँ तर अब अरूलाई चाहिँ रिभाइटलाइजेसन डकुमेन्टेसन यस्तो कुरामा गऱ्यौँ र त्यसको इम्प्याक्ट पनि संस्कृतको जस्तै भयो भने चाहिँ के त्यो सही हुन जान्छ भन्ने चाहिँ मेरो कुरा। यो यो कुराको मैले अघि पनि कुरा के भनेको थिएँ कि कुनै कुनै भाषाको तपाईँले त्यो मिडियामा हेर्नु होला कि अन्तिम वक्ताको मृत्यु हो अनि त्यो भाषाको लोप भयो त्यस्तो कुराहरू। दाङमा एउटा भाषा दाङमा छ ऊ दुरा दुराको त्यस्तै यस्ता थुप्रै केसहरू आइरहेछ र यस्तो देखाएको छ कि यो एक सय वर्षमा यो 21st सेन्चुरीमा तपाईँको करिब करिब 50% ल्याङ्ग्वेजको लस हुन्छ विश्वभरिबाट र अहिले के भइरहेको छ तपाईँको कि इन्डेन्जर्ड ल्याङ्ग्वेज इन्स्टिट्युसनहरू खुलेको छ दुनियाँभरि खुलेको छन् जस्तो बायोडाइभर्सिटीको लस भइरहेको छ त्यसको लागि इन्टरनेसनल एजेन्सिजहरूले अहिले धेरै काम गरिरहेका छन् त्यस्तै भाषाहरूलाई जोगाउनको लागि पनि गरिरहेका छन् तपाईँले जुन भन्नुभयो कि त्यसै जोगाउनु किन पर् के त्यसै किन जोगाउने त्यो कुरा जोगाउनु भनेको कस्तो त्यसको अहिले डिजिटल एजमा धेरै राम्रो टेक्निक छ हामीले एउटा काम हालसालैमा गरेको यो युनिभर्सिटी अफ लन्डनमा तपाईँको इन्डेन्जर ल्याङ्ग्वेजेस प्रोजेक्ट छ त्यसमा हामीले गोर्खामा बोल्ने भाषा बराम भाषाको हामीले डकुमेन्टेसन गऱ्यौँ त्यसको के गऱ्यौँ भने पुरै रेकर्डिङ गरेका छौँ त्यो रेकर्डिङ गरेर त्यसको अब कम्प्युटर टेम्प्लेटबाट प्रोग्रामबाट त्यसलाई एनालाइज गरेको छ त्यसको डिक्सनरी बनाएको छौँ त्यसको ग्रामर बनाएको छौँ त्यसको टेक्स्ट बुक बनाएको छौँ र त्यो अहिले युनिभर्सिटी अफ लन्डनको वेबसाइटमा त्यो आर्काइभमा पनि सुरक्षित छ तपाईँले हेर्नुहोस् त्यो कहिले पनि मर्दैन संस्कृतको प्रयोग भइरहेको छैन त्यो भन्नु हुँदैन यति प्रयोग भइरहेको छ नेपालमा पनि भइरहेको छ संस्कृत युनिभर्सिटी नै छ त्यहाँ धेरै अध्ययन भइरहेछ ठिक छ अफिसियल त्यहाँ कुनै प्रशासन कुनै तपाईँको अफिसमा त्यसको प्रयोग भइरहेको छैन तर ज्ञान यो प्राज्ञिक कुरामा संस्कृतको धेरै प्रयोग भइरहेको छ तपाईँ जर्मनीमा हेर्नुहोस् कुनै युनिभर्सिटी यस्तो छैन कि जहाँ कि एउटा डिपार्टमेन्ट अफ इन्डोलोजी छ त्यहाँ संस्कृत नै बढी पढाइ भइरहेछ त्यसैले संसारभरि त्यसको प्रयोग भइरहेछ अब अमेरिकाको नोम चोम्स्की जो कि संसारकै नै सबभन्दा ठुलो लिङ्ग्विस्ट हो अहिले होइन एमआइटीको प्रोफेसर हुनुहुन्छ उहाँले एउटा नियम निकाल्नु भयो होइन रुल अर्डरिङ अब पाँचवटा रुल लागु हो त्यसलाई कसरी अर्डर गर्ने त्यो कुरा उहाँले अहिले निकाल्नु भएछ तर पाणिनीले त्यो कहिले निकालिसकेछ त्यही रुल उहाँलाई थाहै थिएन पछि जानकारी उहाँलाई दियो त्यस्तो कुराहरू संस्कृतमा छ होइन त्यसैले मात्रै पारिवारिक प्रयोगमा नआउने रिटर्न टेक्स्ट उसको छ होइन रेकर्डेड त्यसलाई सेफ राखिएको छ र त्यसको धेरै नै एउटा एनालिटिकल पोइन्ट अफ भ्यू एकाडेमिक पोइन्ट अफ भ्यूबाट धेरै नै प्रयोग भइरहेको छ अब नेकपा एमाले अथवा नेपाली कङ्ग्रेसले के गर्यो भन्दा ड्रेस चाहिँ संविधान सभाभित्र छिर्दाखेरि एउटा त हुनु पर्यो नि त गन्जा गोलै ड्रेस देखिनु भएन भनेर युनिफर्मको कुरा आयो मैले अलिकति हाम्रो सोचाइको कुरा जोड्न खोजेको अब हामीलाई नेपाली ड्रेस भएन ढाका टोपी दौरा सुरुवाल त फेरि तपाईँको चाहिँ पहाडी अलिक पहाडी ड्रेस भयो अब फेरि सबै धोती लाएर छिर्यो भने तराई मात्र भयो पहाडै देखिएन त्यस पछाडि आएर नेवारको ढाकु पटासी नेवारी ड्रेस लगायो भने त नेवारको मात्र हुने भनेपछि अब हामीलाई सरकार राज्यकोमा लगाउने ड्रेस कि चाहिँ जाति अनुसारको हुन दिने कि नयाँ यस्तो ड्रेस भयो नि जुन नेपालमा छैन कार्य कसरी हुनुपर्ने हो यो म नबुझेँ अब यस्तो छ यसमा के हुन्छ भने यो जाति भाषा धर्म संस्कृतिको जुन सवाल छ यो पनि भावनासँग राष्ट्रियता अथवा संस्कृतिसँगैको कुरा होला जस्तो लाग्छ मलाई राज्य शक्तिको बाँडफाँड समितिमा छलफल हुँदा यस विषयमा जाँदा यसलाई जतिसुकै हेर्दाखेरि पनि आखिरी यो तल्लो निकायमा गइसकेपछि एउटै भाषा एउटै धर्म एउटा संस्कृतिको बाहुल्य रहेका क्लस्टरहरू बन्न सक्दो रहेछ प्रदेशमा सकिएन स्वायत्त क्षेत्र अहिले भन्नु विशेष क्षेत्रहरूको जुन कुरा गरेका छौँ हामीले त्यसलाई र स्थानीय सरकारलाई यो सम्बन्धी अधिकार त्यहाँ चार किसिमको अधिकारको सूची छ साझा सूची र केन्द्र प्रदेश र स्थानीयलाई दिएकोमा त्यसमा तिन चक्केमा जाँदा यो भाषा संस्कृति के हो धर्म यी सब यिनीहरूको बढी अधिकार र त्यो तल दिइदिने यो यहाँ लिएर जस्तो अघि मैले राम्ररी क्लियर गर्न सकिनँ केन्द्र सरकारको क्याबिनेटले निर्णय गरेर बिस्केट जात्रा र अनि त्यसपछि हनुमान ढोका जात्रा राँगा काट्ने पनि विशेष बजेट रातो किताब लिएर अनि त्यसपछि घोषणा गर्नुपर्ने यो सेना पुलिस सबै लगाएर धर्म मानिदिनु पर्ने यदि जरुरी छैन त्यो समुदायलाई छैन भने आफैले करेक्सन गर्छ। बाबा कुन जमानामा ढुङ्गी युगमा जङ्गबहादुरका पाला जे गरिरहेको थियो अनि त्यसपछि जङ्गे बोल्यो बोल्यो भनेर गराए जस्तो अहिले पनि त्यही राख्ने कुरालाई हामीले त्यहाँ छलफल गर्दा के गयौँ भने त्यो तल दिउँ अनि त्यसपछि जनतालाई आफ्नो जीवनलाई यो अलिकता हामीले उहाँसँग विज्ञको रूपमा हामीले पनि केही पटक छलफलमा त भाग लिएका छौँ, कति लिन सकियो कति सकिएन। आज मलाई त्यो हिजो त्यहाँ भएको भए उहाँसँग यति अन्तर्क्रिया गरेको भए अझै छलफलमा बढी राम्रो ऊ गर्न सक्थेँ जस्तो मलाई लाग्छ। अहिले धेरै धेरै हिसाबले यो भाषा र संस्कृतिको सम्बन्धमा भाषा सम्बन्धमा हामीलाई के भने कतिपय भाषा लोप भएर जान्छन्, मर्ज हुन्छन्, सकिन्छन्, त्यसपछि कतिलाई अगाडि बढाउनु पर्छ तर तिनलाई अहिले भएको हराउन दिन हुँदैन, प्रिजर्भ गर्ने कुरा हामीले त्यति ऊ गरेनौँ, त्यसका लागि संरक्षण गर्ने एउटा रिटेनमा अथवा डिजिटलमा त्यो भएको कुराहरू राख्यो भने वास्तवमा कुनै न कुनैमा त धेरै ज्ञानका अनुभवबाट छन् त हाम्रो भौगोलिक विविधता संस्कृति यी सब कारणले त्यहाँ भएका चिजहरू भोलि भावी पिँढीले पनि लिन सक्छ, हराएर जान दिनु त हुँदैन तर जान सक्छ। अहिले जीवनलाई कामै नगर्ने चिजहरू हामीले राख्छु भने पनि कसरी राख्ने रहन्न, त्यसका निमित्त पनि रहने तरिका र यो टेक्निक छ, यो राज्यले सोच्नु पर्ने विषय हो। तपाईँ अहिले भन्नुभएको कुरा चाहिँ काठमाडौँले अहिले सबै देशलाई एउटै देखाउन खोज्ने कोसिस गर्दाखेरि धेरै संस्कृतिहरू लोप भए, धेरै भाषाहरू डुबे, धेरै पोसाकहरू, धेरै रीतिरिवाजहरू डुबे। भोलि यसलाई तिन तहको सरकारमा जाँदाखेरि प्रदेश लिएर स्थानीय निकायले आफ्नो मौलिकता आफै हेर्न पायो भने धेरै जोगिन्छ भन्ने कुरा तपाईँले जोड्नुभयो, केही सोध्नु खोज्नुभयो दिल विक्रमजीले, त्यसपछि म कार्यक्रम टुङ्ग्याउँछु। एउटा कुरा के लाग्छ भने यो दुई तिन हाम्रो डाक्टर योगेन्द्र यादवजीले हो सरले थाहा छ होला, दुई तिन वर्ष अगाडि इथनोलोग भन्ने एउटा जुन एउटा किताबको सेमिनार भएको थियो, रिसेन्टली पछिल्लो कालमा त्यो बुक पनि पब्लिस भएको छ र त्यो बुकमा चाहिँ के लेखिएको छ भने पूर्वका किराँती र पश्चिमका व्यासीहरूको चाहिँ उनीहरूको परम्परागत धर्म किराँती भयो भने उनीहरूको मूल धर्म चाहिँ क्रिस्चियन भन्न चाहिँ लेखेको त्यहाँ भेटिन्छ होइन। अनि यदि त्यस्तो हो भने चाहिँ होइन हामी के भनिरहेको छौँ भने अहिलेको हामीले स्क्रिप्ट चाहिँ भोलि गएर इतिहास यदि भन्छ भने भोलि गएर हाम्रो त्यो त्यसले चाहिँ कसरी हामीले बुझ्ने एउटा कुरा। अनि फेरि मेरो धेरै जिज्ञासा चाहिँ हाम्रो नेता पन्तजीले नै माफ गर्नु होला, फेरि उहाँले पनि जान्छ होइन, उहाँले केही समय अगाडि चाहिँ के भन्नुभएको छ भने सबै धर्मले चाहिँ हामी समान तरिकाले चाहिँ हेर्नुपर्छ भन्ने जुन उहाँको एउटा मुख्य आर्गुमेन्ट थियो त्यो हामी सबैको धेरै समर्थन छ। यति हुँदा हुँदै पनि होइन अब जस्तै अहिले पछिल्लो कालमा चाहिँ के भएको छ भने यो पूर्व बराचित्र कुम्भ मेलातिर चाहिँ अहिले धेरै फन्डिङ आयो भन्ने चाहिँ कति त्यो सञ्जालतिर सामु सञ्जालतिर त्यसतिर किन कमेन्ट पनि आइरहेको देखिन्छ होइन। र त्यसले यदि त्यस्तो हो भने चाहिँ होइन अघि हाम्रो भीमेश्वर माथि दोलखालाई चाहिँ 22 रुपियाँ कति हो भन्ने कुरा पनि आइरहेको छ र त्यसै यदि हो भने चाहिँ जस्तै त्यहाँभित्र तपाईँको धर्मकै कुरा गरेर चाहिँ त्यहाँ पिण्डेश्वरी जुन मन्दिर छ होइन अब त्यहाँ चाहिँ तपाईँको चाहिँ हिजोदेखि त्यहाँ गुठी व्यवस्था छ होइन त, हिजोको त्यो हिजोको थियो होला तर अब अहिले पछिल्लो कालमा हेरेको चाहिँ त्यहाँ नजिकै त्यो बुढा सुब्बा एउटा मन्दिर छ, त्यो बुढा सुब्बाको त्यो गुठी पनि छैन, त्यहाँको कुनै सुविधा राज्यबाट आएको छैन, त्यसले चाहिँ यदि हिजोको दिनमा त्यसरी हाइराकी तरिका त्यसरी क्याटेगोरी गरिएको थियो भने होइन अब चाहिँ त्यसले चाहिँ हामी कसरी समायोजन गर्ने होइन भन्ने पनि एउटा त्यसरी कसरी लाने भन्ने चाहिँ मेरो एउटा जिज्ञासा हो। धन्यवाद। पहिले म केबाट जान्छु भने यो हामी हाम्रो धर्म संस्कृतिमाथि जुन अतिक्रमण भएको छ खास गरेर दलित बस्तीमा क्रिस्चियनहरूको प्रवेश बढी भएको हुनाले यतिका देखिएको हो भन्ने कुरो, यो क्रिस्चियन धर्म त धेरै पछि आएको हो हाम्रो नेपालमा रहेका धर्म संस्कृति यो धेरै पुरानो र अनि त्यसपछि अनुभव प्राप्त गरेको धेरै अगाडि छ, हामीले त्यसलाई विकास गर्न सकेनौँ त्यो एउटा कुरा हो त्यो। र हाम्रो यो यो हिन्दू वर्ण व्यवस्थालाई जुन जुन ढङ्गले अनि त्यसपछि लागू गर्दाखेरि यहाँ जातीय विभेदको कुरा गरियो, यसलाई कानुन त अन्त्य गर्ने भनेर निर्णय गरे पनि 7 साल पछिबाट त ढोका खोलेको, यसलाई त हामीले अन्त्य गर्ने भने पनि अहिलेसम्म पनि यो समाजमा विभेद रहेको कारणले उनीहरूलाई राष्ट्रिय भावधारामा ल्याउन समान रूपले सम्मान गर्न त्यो खालको हाम्रो व्यवहार कमी रह्यो, गरिब पछाडि परेको पिछडिएको अनि त्यसपछि यो अपहेलित साह्रै भएको यो के कारणले भयो त भन्ने कुरा त यो हामीले आफै खोजेर त्यसलाई स्थापित गर्न नसक्दाखेरि अनि त्यो स्वतः अर्को चिज खोज्छ। हजुर धन्यवाद। कुनै पनि एउटा धर्म सन्दर्भ बसाएको कुरा हो, कुनै एउटा भाषा पनि सन्दर्भ बसाएको कुरा हो, मूल मर्म भनेको सबैले संरक्षण प्रवर्धन र आफूलाई चाहिँ गौरव महसुस गर्न सक्ने खालको वातावरण निर्माण गर्नु राज्यको मूल नीति हुनुपर्छ भन्ने हामी सन्दर्भ जोडेर कुराकानी गरेका हौँ। धेरै धेरै धन्यवाद तपाईँहरू सबैले आफ्नो समय दिनुभयो। संहिता सङ्गालमा आज हामीले संघीय नेपालमा धर्म र संस्कृतिको व्यवस्थापन कसरी हुन्छ यस विषयमा छलफल गर्यौं। छलफलमा हुनुहुन्थ्यो नेपाली काङ्ग्रेसका पूर्व सभासद तथा पूर्व स्थानीय विकास मन्त्री पूर्ण कुमार शर्मा, नेकपा एमालेका तर्फबाट पूर्व सभासद नेत्र प्रसाद पन्थी, मानव शास्त्री प्राध्यापक डम्बर चेमजङ, भाषा विज्ञानका प्राध्यापक योगेन्द्र प्रसाद यादव अनि त्रिभुवन विश्वविद्यालयमा भाषा विषयमा अध्ययन गरिरहेका विद्यार्थीहरू सुजित केसी, दिलविक्रम आङदेम्बे, मन्जु अधिकारी र सिर्जना अधिकारी। कार्यक्रमलाई सहजीकरण गर्नुभएको थियो राजन पराजुलीले। नेपालमा संस्कृतिको पाटो हेर्ने मन्त्रालय छ, पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रालय। तर संस्कृतिको संरक्षण र सम्वर्धनका सम्बन्धमा के कस्ता समस्या छन् र तिनीहरूको समाधान के तरिकाले गर्नुपर्छ, कुनै ठोस नीतिमा भने काम भएको छैन। संहितामा गइसकेपछि चाहिँ देशको कुन क्षेत्रमा वा समुदायमा कस्ता संस्कृतिहरू मेटिने विषय के हुन सक्छ भन्ने कुराको अध्ययन होस् र धार्मिक सांस्कृतिक विविधतालाई राष्ट्रिय स्तरमा पहिचान गर्न अभिलेखीकरण पनि होस् भन्ने हामीले अपेक्षा गरेका छौँ। अब चाहिँ कार्यक्रममा तपाईँले पठाउनुभएका प्रतिक्रियाहरू सुन्ने बेला भएको छ। साथमा हुनुहुन्छ सहकर्मी प्रियङ्का बुढाथोकी। एनआरवीले ट्विट गर्नु भएको छ, नढाँटी भन्नुपर्दा गणतन्त्र, लोकतन्त्र, संघीयता, राम्रो संविधान भनेको के हुन् र यिनका खासियत के हुन् म लगायत लगभग करोडौं नेपालीलाई अझै पनि थाहा छैन। यिनै विषयमा बाजाबाज गर्ने नेताहरूले हामीलाई बुझाउने चेष्टा गरेको पनि छैन। अनमोल मणिले गरेको ट्विटमा भनिएको छ, संघीयता भाषणमा कडा शब्द प्रयोग गरेर जनतालाई उत्तेजित पार्ने विषय हो भन्ने नगरपालिका घोषणाले प्रष्ट देखिए जस्तो लाग्यो। खासमा संघीयता कसैलाई चाहिएकै होइन कि के हो? सुलभ कार्कीको ट्विट छ, मलाई लाग्छ हिमाल, पहाड र तराई नै मिलाएर प्रदेश बनाउनु पर्छ, पाँच विकास क्षेत्रलाई नै मान्यता दिए हुन्न र। सुलभजीको जस्तै कुरा हाम्रो टोल फ्री नम्बरमा गोलमीबाट विजय गेवालीले रेकर्ड गराउनु भएको छ। खास भन्ने हो, नेपाल जस्तो सानो मुलुकलाई खासै संहिता आवश्यकता पर्ने म देख्दिनँ। तथापि संहितामा गइहाले पनि हामीहरू कस्तो संहितामा, कस्तो मोडलको संहितामा जानुपर्छ भन्ने बारेमा हाम्रो पनि केही सुझावहरू छ। संहितामा जाँदाखेरि हामीहरू के भन्छौँ भने हिमाल, पहाड र तराई बराबर भूभाग जोड्ने हिसाबले संहितामा र त्यसमा पनि बढीमा 5 या 7% संहितामा गयो भने मुलुकको लागि आर्थिक भार पनि कम पर्नेछ अनि भौगोलिक सन्तुलन पनि मिल्नेछ र आर्थिक विकासमा पनि टेवा पुग्नेछ र सबै समुदाय, जातजाति र सम्प्रदायका व्यक्ति वर्ग विशेषहरू पनि सबै एउटै प्रदेशभित्र धेरै समुदायहरू अट्ने हुनाले यो संहितामा जाँदाखेरि यसरी बाँड्नु उपयुक्त हुन्छ। यसरी बाँडिएको प्रदेशहरूको नामकरण कुनै धार्मिक स्थल या प्राकृतिक महत्त्व या ऐतिहासिक महत्त्व या कुनै त्यस्तै नदी नाला या प्राकृतिक देनहरूको उसबाट बनाउनु राम्रो हुनेछ। प्रतिक्रिया व्यक्त गर्ने सबैलाई धन्यवाद। कार्यक्रम संघीयता सङ्गालोमा भएका छलफल र संघीयतासँग सम्बन्धित जुनसुकै विषयमा तपाईँ पनि आफ्ना कुरा राख्न सक्नुहुन्छ। एन्टेना फाउन्डेसन नेपालको उत्पादन कार्यक्रम संघीयता सङ्गालो देशभरका 50 बढी स्थानीय रेडियो स्टेशनबाट एकसाथ प्रसारण हुन्छ। कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा उठेका प्रतिक्रिया हामीलाई पठाउनुहोला। पैसा नलाग्ने हाम्रो फोन नम्बर 1660013456 जुनसुकै बेला फोन गरेर आफ्नो कुरा रेकर्ड गराउन सक्नुहुन्छ अनि फेसबुक र ट्विटरमा समेत संघीयता सङ्गालो सर्च गरेर आफ्ना कुराहरू त्यहाँ पोस्ट गर्न सकिन्छ। मोबाइल प्रयोग गर्नेहरूले मेसेज बक्समा संघीयता सङ्गालोको छोटो रूप SS टाइप गरी स्पेस दिएर आफ्नो कुरा लेखी हाम्रो नम्बर 5500 SMS गर्न सक्नुहुन्छ। आज हामीले कार्यक्रम संघीयता सङ्गालमा संघीयतामा धर्म र संस्कृतिको व्यवस्थापन कसरी हुन्छ छलफल गर्यौं। आज प्रसारित सामग्रीहरूको पूर्ण अंश हाम्रो वेबसाइट www.afn.org.np मा सुन्न सकिन्छ। त्यहाँ तपाईँ ती सामग्रीहरूका बारेमा आफ्नो प्रतिक्रिया दिन पनि सक्नुहुन्छ। भोलि बिहान 8:10 शान्ति प्रक्रियाको कुरा गर्न कार्यक्रम नेपाल चौतारीका साथ आउनेछौँ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादन टोलीका राजन पराजुली, प्रियङ्का बुढाथोकी, प्रविधिज्ञ राजेन्द्र रिजाल, म गणेश आचार्य र म कल्पना भट्टराई बिदा हुन्छौँ। नमस्कार। के तपाईँ घर तथा अफिस निर्माण गर्दै हुनुहुन्छ? यदि गर्दै हुनुहुन्छ भने तपाईँको घर तथा अफिसलाई आवश्यक पर्ने विभिन्न साइज तथा मोडलका झ्याल ढोका साथै बैंक तथा अफिसका लागि चाहिने पार्टेसन फ्लोर स्प्रिङ तयार गर्नु परेमा रत्नगरकी पहिलो आल्मुनियम उद्योग ओम आल्मुनियम उद्योगलाई सधैँ सम्झनुहोस्।